Rama Rama Atma Rama Sri Vikrama Sadguru Samartha Sadguru Samartha Sri Vikrama Atma Rama Rama Rama Rama Rama सद्गुरु समर्था सद्गुरु समर्था त्रिविक्रमा आत्मा रामा राम रामा राम रामा आत्मा रामा त्रिविक्रमा सद्गुरु समर्था सद्गुरु समर्था त्रिविक्रमा आत्मा रामा सद्गुरु समर्था सद्गुरु समर्था त्रिविक्रमा आत्मा रामा राम रामा विक्रमा सद्गुरु समर्था सद्गुरु समर्था श्री विक्रमा आत्मा रामा राम रामा राम रामा आत्मा रामा श्री विक्रमा सद्गुरु समर्था सद्गुरु समर्था श्री विक्रमा आत्मा रामा राम रामा आत्मा रामा श्री विक्रमा सद्गुरु समर्था सद्गुरु समर्था श्री विक्रमा आत्मा रामा राम रामा विक्रमा सद्गुरु समर्था सद्गुरु समर्था त्रिविक्रमा आत्मा रामा राम रामा सद्गुरु समर्था सद्गुरु समर्था त्रिविक्रमा आत्मा रामा राम रामा राम रामा आत्मा रामा त्रिविक्रमा सद्गुरु समर्था सद्गुरु समर्था त्रिविक्रमा आत्मा रामा राम रामा राम रामा आत्मा रामा त्रिविक्रमा सद्गुरु समर्था सद्गुरु समर्था त्रिविक्रमा आत्मा रामा राम रामा राम रामा आत्मा रामा त्रिविक्रमा सद्गुरु समर्था सद्गुरु समर्था त्रिविक्रमा आत्मा रामा राम रामा राम रामा आत्मा रामा त्रिविक्रमा सद्गुरु समर्था सद्गुरु समर्था त्रिविक्रमा आत्मा रामा राम रामा राम रामा आत्मा रामा त्रिविक्रमा सद्गुरु समर्था सद्गुरु समर्था त्रिविक्रमा आत्मा रामा राम रामा राम रामा आत्मा रामा